इति विसो भगवारहं सम्मा सम्बुद्धो विचारचरणसंबंधो सुकतो लोकाविदु अनुत्तरो पुरी साधमासरति सत्तादिवामनुसानं बुद्धो भगवति सकातो भगवता दमो संदेदिको अकालिको एपसिको ओपानेयिको पचदं वेदितब्बो विन्युहिति सुपदिपन्नो भगवतो सावकसंगो उजौपदिपन्नो भगवतो सावकसंगो न्यायपदिपन्नो भगवतो सावकसंगो सामीचीपदिपन्नो भगवतो सावकसंगो यदिदं चत्वारि पुरीसायुगानि अथ पुरीसपुगला ईसा भगवतो सावकसंगो आहुनेयो पाहुनेयो दक्षिणेयो अञ्जलिकरणीयो अनुत्तरं पुण्यक्षेत्रं लोकासाति एवं बौद्धं शरणं धम्मं संघं च भिक्खवो भयं वाचभि तथं वा लोमहं सो न हि सति।